176 को देखिए, अब उनकी सरगर्मियों का जिक्र है। ولا يحزنك الذين يسارعون في الكفر انهم لن يضروا الله شيئا، اور آپ کو غمزدہ نہ کرے ان لوگوں کا دوڑ دھوپ کرنا، سٹرگل کرنا، بھاگ دوڑ کرنا کفر میں، یہ ہرگز اللہ کا کچھ نقصان نہیں کر سکیں گے۔ يريد الله ألا يجعل لهم حظا في الآخرة، اللہ تو ارادہ کرتا ہے کہ آخرت میں ان کا کچھ حصہ ہی نہ رہے، یعنی اسی لیے تو پکڑتا نہیں ہے، ورنہ تو فوراً پکڑ لے کہ تم کیسی سرگرمیاں کر رہے ہو۔ ولهم عذاب عظیم، اور ان کے لیے بڑا عذاب ہے۔ اس آیت کے بارے میں ہم دیکھیں گے کہ کیا بات ہے۔ حقیقت یہ ہے کہ جن حالات میں یہ آیات نازل ہو رہی تھیں تو اس وقت چاروں طرف اسلام دشمن قوتیں تھیں اور سب مل کے اسلام کو ختم کرنے کے در پہ تھیں، وہ مشرکین مکہ ہوں، وہ یہود مدینہ ہوں، منافقین ہوں یا دیگر قبائل کے لوگ، یہ اسلام کو کچلنے کی حد الوسع کوششیں کر رہے تھے۔ اب نبی صلی اللہ علیہ وسلم ایک قائد تھے، ایک لیڈر بھی تھے، ایک ذمہ دار تھے، تو بعض دفعہ آپ کو اس چیز کا غم لگ جاتا، دو غم لگتے تھے آپ کو، ایک تو یہ تھا کہ کہیں یہ آپ نقصان نہ دے دیں، اسلام کو ختم نہ کر دیں، جیسا کہ آپ کا یہ اندیشہ غزوہ بدر میں آپ کے الفاظ سے جھلکتا ہے کہ اللہ اگر آج یہ مٹھی بھر مسلمان بھی ختم ہو گئے تو زمین پہ کوئی تیرا نام لینے والا نہیں ہوگا، تو اس وقت بھی اللہ تعالیٰ نے تسلی دی تھی۔ اور دوسرا غم بھی تھا آپ کو، اور وہ کیا تھا کہ کہیں یہ کفر کی حالت میں ہی نہ مر جائیں۔ جب اپنوں کو انسان تکلیفوں میں دیکھے، اسلام سے دور دیکھے، تو یہ غم لگنا فطری غم ہے، کیا کہ یہ ایسے ہی نہ مر جائیں، اسلام کے بغیر دنیا سے نہ چلے جائیں، ان کا معاملہ ایسا نہ ہو جائے کہ یہ اللہ کی ناراضگیوں کا شکار ہو جائیں۔ آپ کڑھا کرتے تھے، جلا کرتے تھے، آپ کا دل غم پہ رہتا تھا، اسی کا ذکر اللہ تعالیٰ نے سورۃ الکہف میں فرمایا کہ فَلَعَلَّكَ بَاخِعٌ نَّفْسَكَ عَلَىٰ آثَارِهِمْ إِن لَّمْ يُؤْمِنُوا بِهَٰذَا الْحَدِيثِ أَسَفًا، آپ تو شاید اپنے آپ کو ہلاک کر لیں گے اس بات پہ کہ یہ لوگ ایمان کیوں نہیں لاتے۔ آپ خود فرمایا کرتے تھے کہ کچھ لوگ ایسے ہیں کہ جن کے لیے میرا دل جلتا ہے، دل کٹتا ہے، آپ پریشان ہوتے تو اللہ تعالیٰ نے یہاں تسلی دی، غم کیوں کرتے ہیں، آپ ان کی فکر نہ کریں۔ وَلَا يَحْزُنْكَ الَّذِينَ، اور نہ حزن میں مبتلا کریں آپ کو، غم میں مبتلا نہ کریں آپ کو، کون لوگ؟ الَّذِينَ يُسَارِعُونَ فِي الْكُفْرِ، جو لوگ جلدی کرتے ہیں کفر میں۔ يُسَارِعُونَ کا لفظ سُرَت سے ہے، سین را عین، سوئفٹ کے معنوں میں، بھاگ بھاگ کے نیکیوں گناہوں کی طرف جاتے ہیں، غلط کام کرتے ہیں، وہ سمجھتے ہیں اپنی تیزی سے اللہ کے کام کو روک دیں گے۔ اللہ تعالیٰ کہہ رہے ہیں انہیں کو کہ فکر نہ کرو، یہ کچھ نہیں کر سکتے، انہم لن یضروا اللہ شیئا، یہ اللہ کا کچھ نہیں بگاڑ سکتے۔ یہاں بھی غور کیجئے گا، یہ نہیں کہا کہ لن یضروا دین اللہ، اللہ کا لفظ بول دیے، اس سے کیا پتہ چلتا ہے کہ اللہ کے دین کا دشمن اللہ کا دشمن ہے، یہ اللہ کا کچھ نہیں بگاڑ سکتے، ان کی کوششیں فائدے کی نہیں رہیں گی۔ پھر سوال پیدا ہوتا ہے کہ اللہ تعالیٰ ان کو روک سکتا ہے تو روکتا کیوں نہیں، پنپنے کا موقع کیوں دے رہا ہے، ہاتھ روک پکڑ سکے انسان تو پھر ظلم کرنے والے کا ہاتھ کیوں نہیں پکڑا جا رہا، تو اس کی وجہ بتائی گئی۔ پہلی وجہ، یرید اللہ اللہ یجعل لہم حظاً فی الآخرہ، اللہ تعالیٰ نہیں چاہتا کہ ان کا آخرت میں کوئی حصہ ہو، پہلی بات، اللہ تعالیٰ ان کو مہلت دے رہا ہے، عیش کرو، کھیلو، کودو، موج کرو، ان کے ساتھ اللہ تعالیٰ کا قانون امحال چل رہا ہے مہلت دینے کا، लेकिन कल आखिरत में कुछ नहीं। ये बात ऐसे ही है जैसे एक बीमार ऐसा होता है जिसको डॉक्टर कहते हैं ये ना खाओ ये ना खाओ, सब चीज़ों पे पाबंदी, क्योंकि डॉक्टर्स को मालूम होता है कि ये 4 दिन की पाबंदी इनको फायदा दे सकती है, हमेशा की सेहत मिल जाएगी जब तक ये जिंदा रहेंगे। लेकिन एक वो बीमार होता है कि जिसको अब जीना नहीं, डॉक्टर को उम्मीद नहीं रही कि ये और जिएगा, तो डॉक्टर क्या कहता है, जो मांगे उसको दो, जो खाता है खाओ। क्यों? कि उनको पता है कि अब इसके बाद अब इनके पास कुछ भी नहीं है। यही बात है, अल्लाह यजअल लहुम हज़्ज़न फिल आखिरा, जिनकी आखिरत से अल्लाह ताला मायूस होता है ना, फिर उनको दुनिया के हिस्से खाने देते हैं, मौज करो मस्ती करो, ये भी खाओ ये भी खाओ, खूब मौज करो ऐश करो, लेकिन कल आखिरत में तुम कुछ नहीं पाओगे, तुम्हारी आखिरत की जिंदगी खत्म। लेकिन जिनको आखिरत देनी होती है उनके लिए दुनिया में पाबंदियां लग जाती हैं। ऐसे ही लोगों के लिए अल्लाह ताला ने कहा कि वलहुम अज़ाबुन अज़ीम, इनके लिए बहुत बड़ा अज़ाब है। कौन लोग हैं ये? इन्नल्लज़ीन अश्तरौल कुफ्र बिल ईमान, बेशक वो लोग जिन्होंने कुफर को खरीद लिया ईमान के बदले। इस तरह का लफ्ज़ जहाँ यख्तारा, इख्तियार कर लिया, चूज कर लिया और तरजीह दे ली, डोमिनेंट कर लिया, चूज कर लिया, ईमान की बजाय कुफर कबूल कर लिया इन्होंने। दोबारा कहा लई यज़ुरुल्लाह शैया, लई यज़ुरुल्लाह शैया, ये हरगिज़ अल्लाह का कुछ नहीं बिगाड़ सकते। वलहुम अज़ाबुन अलीम, और इनके लिए दर्दनाक अज़ाब है। दोनों आयतों को जोड़िए आपस में, वहां भी लई यज़ुरुल्लाह शैया, यहां भी लई यज़ुरुल्लाह शैया, वहां अज़ाबुन अज़ीम यहाँ अज़ाबुन अलीम, उससे शदीद है। क्यों? कि पहली सूरत है कि वो युसारे ओन अफिल कुफर कर रहे हैं, सिर्फ सिर्फ कुफ कुफर को फायदा दे रही हैं उनकी कोशिशें, युसारे ओन अफिल कुफर था वहां। लेकिन इस आयत में बात ज्यादा सख्त क्यों हो गई? अजाबु नजीम अजाब अलीम में क्यों बदल गया? इसकी वजह क्या है कि यहाँ इश्तरवुल कुफर बिल ईमान, यहाँ ईमान की चोट पे कुफर है। ऐसे लग रहा है कि युसारे ओ नफिल कुफर बमुकाबला युसारे ओ नफिल इस्लाम है, कि जिनको इस्लाम की तरफ भाग दौड़ करनी थी ये कुफर की तरफ भागने लगे। कुफर को ही सिर्फ फायदा नहीं मिल रहा इनकी कोशिशों से, इस्लाम को नुकसान भी हो रहा है। इनकी भाग दौड़ दूसरी तरफ है, ये इधर से उधर और उधर से इधर जा रहे हैं। फिर इंसान जब इनको दुनिया में फायदे पाता देखता है ना, तो परेशान होता है, पता नहीं फिर अल्लाह इनको क्यों नहीं पकड़ा, क्या पता अल्लाह इनसे खुश हो, क्या पता, तुम्हें क्या पता, वो तो नुक्ता नवाज है। तो कह नहीं, वला यहसबन्नल्लज़ीन कफरू, और न गुमान करें वो लोग जो कुफर कर रहे हैं। क्या गुमान न करें कि अल्लाह उनसे खुश है, अल्लाह ताला उनसे राजी है? नहीं, बल्कि पकड़ क्यों नहीं हो रही? अन्नमा नुमली लहुम, बेशक हम तो उनको ढील दे रहे हैं। ये जो ढील है इसको अपने लिए अच्छा न समझें कि खैरुल्ली अनफुसिहिम, के बेहतर है इनके लिए। अल्लाह इनको नहीं पकड़ता, इनको लंबी उम्र दी, इनको ऐश और नेमतों वाली जिंदगी दी, तो ये इसको अच्छा न समझें। ये इम्तिहान में, ये अंडर इन्वेस्टिगेशन है, ये अंडर कंसिड्रेशन है। हम क्यों इनको मोहलत दे रहे हैं? इन्नमा नुमली लहुम, हम तो बेशक इसलिए इनको ढील दे रहे हैं कि लियज़दादू इस्मा, ताकि ये गुनाह में और बढ़ जाए, इनका इस्म और बढ़ जाए। वलहुम अजाबुम मुहीन, और इनके लिए दर्दनाक अजाब है, अजाब बड़ा शदीद है। अल्लाह ताला काफिरों को गलत काम करता देख के फौरन नहीं पकड़ता, उसकी वजूहात बताई गई। क्यों? कि ये दुनिया में अपना हिस्सा ले ले, दूसरी वजह ये है कि ये अपने गुनाह में और बढ़ जाए। ये बिल्कुल ऐसे ही है कि किसी को गलती करता देख के पहले ही दम पकड़ लेना, कुछ और ही करे, घर वाली खातून देख रही है, हो सकता है उसने आजमाने के लिए ही वो नोट डाला हो। मेट ने उठा लिया, एक सूरत कह के उसको कान से पकड़े, नोट हाथ से ले और उसको पुलिस के हवाले कर दे। बुरा हो सकता है, लेकिन हो सकता है वो बच जाए कि मैं तो आपको देने ही वाली थी और मैंने तो ऐसा नहीं किया, और कोई उसके खिलाफ लंबी शीट भी नहीं थी। पुलिस भी थोड़ी देर बाद छोड़ दे, लेकिन एक दूसरा केस कंसिडर कीजिए। कोई चोरी करे और नोट उठा लिया जो आपने डाला उसको आसमाने के लिए, अब आप खामोश रहें, मासूम बने रहें, दूसरे दिन उससे बड़ा नोट डालें 10 का, वो भी ले जाए, अगले दिन 20 का डालें, वो भी ले गई, 50 का डालें, ले गई, जिस दिन 100 का नोट पकड़ेगी ना, उस दिन फिर आप ऐन उसी वक्त रंगे हाथों उसको पकड़ेंगे और कहेंगे ये 100 भी दो, कल वाले 50 भी दो, परसों वाले 20 भी दो, 10 भी दो और 5 भी दो, और पुलिस को कॉल करेंगे और कहेंगे ये है इसकी लिस्ट गुनाहों की। ये बड़ी बात है कि वो इसी पे कहा इन्नमा नुमली लहुम लियज़दादू इस्मा, ये गुनाहों की लिस्टें लंबी करके आए, कोई हुज्जत तमाम ना हो कि जिसको ये छुटला सके, ठुकरा सके। वलहुम अजाबुम मुहीन, इनके लिए दर्दनाक अजाब है, दर्दनाक अजाब है इनके लिए, रुस्वाकन अजाब। अल्लाह ताला ने यहाँ एक ऐसी बात रख दी कि जिस सदमे से इंसान को निकलने की ज़रूरत है, और वो क्या है कि बाज़ दफ़ा इंसान दुनिया में आके कुफर को प्रमोट करने लगता है। ये उस दौर में भी था, ये आज के दौर में भी है। उस दौर में भी लोग इस्लाम वालों को सताते थे और अल्लाह ताला उनकी पकड़ नहीं करता था, और इसकी वजह से एक गलत फहमी पैदा हो गई उनमें कि शायद अल्लाह राजी है। और बाज़ कुफ्फार तो आके नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने इस बात का इजहार करते थे कि देखो खूबसूरती हमारे पास ज़्यादा, बेटे हमारे पास ज़्यादा, माल हमारे पास ज़्यादा, अगर अल्लाह ताला हमसे नाराज़ होता तो ये हमें क्यों देता, पहली बात कहते। फिर दूसरी गलत फहमी इससे एक पैदा होती थी, कहते थे जिसने यहाँ दे दिया है वो वहाँ भी दे देगा, और ये है बहुत बड़ी आजमाइश एक इंसान की। अगर यहाँ कुफर को बेअमली से नस्बत दी जाए तो हकीकत यह है कि आज भी बहुत सारे लोग इसी गलत फहमी में हैं। अगर इज्तमाही तौर पे देखिए तो मुसलमानों को तकलीफ़ दी जा रही है, इस्लाम और इस्लाम वालों के खिलाफ कोशिशें, तो तसल्ली रखिए इन आयतों को सुनने के बाद, कभी ऐसा नहीं हो सकता कि इस्लाम मुकम्मल तौर पे मिट जाए। इस्लाम एक सच्चाई है, किसी दौर में ख़त्म नहीं होगी। ये जो जंगें लगी हुई हैं ना कुफर और इस्लाम की, उसमें भी हिकमतें हैं। ये हमारा इम्तिहान है, बंदों का इम्तिहान है। कुछ को अल्लाह शहीद करके शहादत के दर्जे दे रहा है, कुछ का पीछे रहना और मसलियत पसंद हो जाना उनकी आजमाइश है। कई बार मुसलमानों को ख़त्म करने की कोशिशें की गई इस्लाम में, तारीख में देखिए, लेकिन मुकम्मल तौर पे मुसलमान ख़त्म नहीं हुए। एक तरफ से ख़त्म करते, दूसरी तरफ से निकल आते। अल्लाह ताला कह रहे हैं कि गम ना करो, तुम अपने कामों पे तवज्जो दो, तुम अपना आप ठीक रखो, तुम ठीक रहोगे अल्लाह तुम्हारे दुश्मनों को निबट लेगा, तुम ठीक नहीं हो तो गम करो। और अगर इस आयत को हम मुसलमानों के तनाजर में देखें तो हकीकत है कि जब कोई खुद दीन पे आता है तो दूसरों के लिए तड़पने लगता है। पहले खुद दीन पे आते हैं तो घर वालों का फिक्र लगता है, बच्चे, मियाँ, बहन भाई, उनकी फिक्र लगती है, तो गली मोहल्ले का गम लगता है, मिलने वाले लोग उनसे निबटता है इंसान, तो शहर के लोगों का गम जिनसे कभी कभी मुलाकात होती है उनको देख के जलता है इंसान, क्योंकि यु सारे उन फिल कुफर हो रहे हैं, काफिरों के तरीके, काफिरों का पहनना, ओढ़ना, उठना, बैठना, बोलना, चालना, एक आग लग जाती है, गम लग जाता है दीन वाले को, मुतमईन होके नहीं बैठ सकता, बेहिस नहीं होता, वो तड़पता है, तड़पता है, तड़पता है कि ये आग में ना जल जाए, इनका होगा क्या, बनेगा क्या इनसे, इनके साथ मामला क्या होगा। और फिर इंसान गफलत के पर्दों में चाक दिखते हैं तो वाकई इंसान जलता है। और फिर जिंदगी की तरजीहात बदल जाती हैं। आज अगर हम देखें तो जिंदगी का असल मसला वो नहीं है जो दिखाई दे रहा है, असल मसला वो है जो आंखों से ओझल है। सही कहा मैंने? आपने गौर किया इस जुमले पे? असल मसला वो नहीं है जो हमें नजर आ रहा है, असल मसला वो है जो आज आंखों से ओझल है। अमूमन लोग दुनिया की जहन्नुम से बचने की फिक्र करते रहते हैं और सारी तवज्जो दुनिया को जन्नत बनाने में लगा देते हैं, लेकिन अकलमंदी क्या है कि इंसान आखरत की जहन्नुम से अपने आप को बचाए, वहां की जन्नत की तरफ दौड़े। दुनिया में कोई पैसे वाला है या बेपैसे वाला है, जायदाद है या नहीं है, इज्जत है या बेइज्जत है, ये सब चीज़ें दुनिया में निगाहों से दिखती हैं। हम सब देखते हैं ना इन चीज़ों को, इसीलिए इन पर टूट पड़ता है इंसान, अपनी सारी कोशिशें इस मकसद के लिए लगा देता है कि यहाँ ना महरूम रह जाऊँ। लेकिन याद रखिएगा, इंसान का असल मसला आखरत का मसला है, जिसे अल्लाह ने इम्तिहान की मसलहत से छुपा दिया है। इम्तिहान के बाद मिलती है वो आखरत। अल्लाह ने इससे खबरदार करने के लिए कुछ बंदों को गैब का पैगाम देकर भेजा, चुना उनको नबियों की सूरत में, जो लोगों को मौत के उस पार आने वाली हकीकतों से खबरदार करते रहे, डराते रहे, आगाह करते रहे। और हर इंसान की असल परख यही है कि रब की तरफ बुलाने वाले की आवाज़ में सच्चाई की झलक है, उसको पाले। इसको सिर्फ लफ्जी पुकार न समझे, हकीकत की अमली तस्वीर समझे और अल्लाह की तरफ पलट आए। इसीलिए अगली आयत में अल्लाह ताला ईमान वालों को मुखातिब करते हैं, मुखातिब नहीं बल्कि अल्लाह सुबहान तआला ईमान वालों के साथ अपने एक मामले का जिक्र करते हैं। क्या? आयत 179 देखिए, मा कान अल्लाह लियज़र अल मुमिनीन अला मा अंतुम अलैह। अल्लाह सुबहान तआला ईमान वालों को इसी हाल पर न छोड़ेगा जिस हाल पर इस वक्त तुम हो, यानी अल्लाह ताला ईमान वालों को ऐसे ही अन अटेंडेंट नहीं छोड़ता। कब तक? हत्ता यमीज़ल खबीस मिनत तय्यिब, यहां तक के पाक को नापाक से जुदा न कर दे। यानी दुनिया में लोग घुले मिले रहते हैं, पाकीज़ा ख्यालात वाले और नापाक ख्यालात वाले। दुनिया में तो ऐसा हो चल सकता है, एक ही घर में फिरौन भी हो और बीबी आसिया भी हो, एक ही घर में एक ही छत के नीचे नूह भी हो और उनकी बीवी भी हो, लूत भी हो और उनकी बीवी भी हो, दुनिया में चल सकता है। मिले जुले लोग रहते हैं, खलत व अमलन सालेहन व आखिरस, लेकिन आखिरत में ऐसा नहीं होगा। अल्लाह छांटेगा, चुनेगा, गंदे टमाटर अलग करेगा और पाक साफ टमाटर अलग करेगा। मैं कभी किसी स्टोर में जाऊं और सब्जी के रैक्स को ठीक करते हुए लोगों को देखो ना, गले हुए, कटे हुए, बासी चीज़ों को हटा के अलग करेंगे और ज़ाहिर है बाद में उसको फिर सस्ता कर देंगे और बाद में हो सकता है फ्री ही भेज दे दें, और साफ सुथरों को चुन के सजाते हैं। जिस तरह दुनिया के शेल्फों में साफ सब्जी चुनी जाती है ना, और दागी निशान ज़दा सब्जी बिलाखिर ट्रैश कैन में जाती है, अल्लाह भी आज ये कर रहा है, चुन रहा है, हर लम्हे हर एक के अमलों पे उसकी निगाह है। किसको किस ग्रेड पे रखना है, ये किस ग्रेड का है, ये ए प्लस ग्रेड है, ये ए ग्रेड है, ये बी है या ये डी ग्रेड है, अल्लाह चुन रहा है। मैं और आप सब अल्लाह के चुनाव के बीच में हैं, गहरी नज़र है उसकी हमारे दिलों पे, हमारे कामों पे, हमारे अमलों पे। लोग हमें कुछ भी कह लें, कोई बहुत फर्क नहीं पड़ता इससे, लेकिन असल मुकाम रब की निगाह में मुकाम क्या है, अल्लाह ताला इस मामले में चुन रहा है। वमा काना अल्लाहु लियुत्लियाकुम अलल गैब, दूसरी बात इस आयत के नाते से कि अल्लाह तुम में से हर एक को गैब पर मुत्तले नहीं करेगा, यानी अल्लाह ताला का ये तरीका नहीं है कि हर एक को गैब की खबरें दे दे। सब लोग उम्मती रसूल नेक बद सब एक कैटेगरी में, और सबको बता दे वहाँ ये होगा वहाँ ये होगा, ऐसा नहीं करता। क्या आप अपना हर राज हर एक को दे देते हैं? नहीं, आम बातें सबको बता देते हैं, कुछ दरमियाने दर्जे की बातें दरमियाने दर्जे के लोगों के साथ शेयर कर लेते हैं, लेकिन कुछ सीक्रेट्स होते हैं खास, उसके लिए आप प्राइवेट रूम्स में जाते हैं, सब दरवाजे बंद करके लोगों को कहते हैं कि ये बात सुनो, ये हो रहा है, ये होगा, ये करना है। अल्लाह का भी ये असूल है, पहले चुनता है जिनके दिल पाक होते हैं, जो इस बोझ को, अल्लाह के राजों को राज रखने के बोझ को सहार ले, फिर अल्लाह ताला उनको चुनता है। वलाकिन अल्लाह यजतबी मिर रुसुलिही मन यशा, वो अपने रसूलों में से जिसे चाहता है मुंतखब कर लेता है, और ऐसे चुने हुए लोगों का नाम ही अल्लाह के रसूल है, अल्लाह उनको चुनता है। हर रसूल को दीन का पैगाम देने से पहले अल्लाह ने चुना, ताकि खरा और घोटाला को, हत्ता यमीज़ अल खबीस मिन तय्यिब। नबी सल्लम के मामले देख लीजिए, 40 साल तक अल्लाह ताला उनको देखता रहा, चुनता रहा, छोड़ा हुआ नहीं था। शुरू में वही आ जाती ताकि आखिरी 23 सालों में जो पैगाम दिया वो कम से कम 63 से 10 साल निकाल दें, चलें 10 साल की उम्र में नबुवत मिल जाती, 53 साल 53 ईयर्स लोगों को फ़ायदा देते। अक़ल तो हमारी यही कहती है ना कि पहले ही नबी बनते ताकि ज़्यादा पैगाम फैलता, ऐसा नहीं होता। अल्लाह पहले मेहनतों की चक्की से निकलवाता है, मेहनतें करते हैं लोग, प्रूफ करते हैं कि वो अल्लाह के कलाम का बोझ सहार सकते हैं, फिर इन लोगों को फ़ायदा देते हैं। आज भी देखिए कि एक सच्चा तालिब इल्म दाई दीन कब बनता है, एक शख्स आलिम के दर्जे पे कब फायज हो सकता है, जब बरस हा बरस की मेहनतों और रियासतों से गुजरता है, चक्कियों में से खुद को निकालता है, एक दफा नहीं दिन में कई बार ये साबित करता है कि अल्लाह मैं तेरे लिए हाजिर हूँ, लब्बैक अल्लाहुम्मा लब्बैक। वो कमी नहीं रखता अपने अंदर, वो लिखने में, वो पढ़ने में, वो बोलने में कहीं कमी नहीं करता, साबित करता है कि अल्लाह मैं डिजर्व करता हूँ कि तू मुझे इस काम के लिए चुन, फिर अल्लाह चुनता है। और रसूलों ने तो चुनाव पत्थर खा के भी करवाया, कांटों के रास्ते पे भी चले, जब चुने गए तो अल्लाह ने कहा आओ अब तुम ये गैब के खजाने ले लो। फामिनू बिल्लाही व रसुलिही, बस अब तुम भी अल्लाह और उसके रसूलों पर ईमान ले आओ। जैसे अल्लाह ने कुछ लोगों को चुना और गैब की बातें उनके हाथ में दे दी, अब तुम्हें भी दे रहे हैं, अब तुम भी इन चीज़ों को उन रसूलों की जुबान से लो, चुने हुए लोगों का कलाम सुनो। तुम नबी नहीं बन सकते, तुम रसूल नहीं बन सकते, तुम्हारा ये मुकाम ही नहीं है, तुम्हारी ये शान ही नहीं है, इसकी कोशिश ना करो, बल्कि जो ये कहता है तुम उसको मान लो। आपको पता है मक्का वालों का एक मसला था, कहते थे हमें खुद पैगाम आए, सूरह मुद्दसिर में अल्लाह ताला ने इसका मंजर खींचा है कि हर बंदा ये चाहता है कि उसको खुला हुआ सहीफा मिले, युरीदु कुल्लु इमरिन मिनहुम अन यूता सुहुफन मुनश्शरा, हर बंदा कहता है बस सीधा पैगाम मेरे ऊपर आए और मैं मानूं, अल्लाह का ये असूल नहीं है, तुम्हें इसी की बात माननी पड़ेगी। वइन तुमिनू वतत्तकू फलकुम अजरुन अजीम, और अगर तुम ईमान लाओ और तकवा अख्तियार करो तो तुम्हारे लिए बहुत बड़ा अजर है, अजर अजीम है तुम्हारे लिए, अल्लाह पर ईमान बस ले आओ, मान जाओ। ایمان کیا ہے؟ ایمان یہ ہے کہ انسان خود پسند نہ رہے، خدا پسند بن جائے، اپنے آپ کو بڑا مقام نہ دے، رب کو بڑا مقام دے دے. اور ایمان کیا ہے؟ کہ انسان دنیا میں غرق نہ ہو بلکہ آخرت کو اصل مسئلہ بنا لے. ایمان کیا ہے؟ کہ انسان اپنے آپ کو کبر سے، بخل سے، ناانصافی سے اور غیر اللہ کی عقیدت اور محبت سے خود کو بچا لے. اور ایمان کیا ہے؟ کہ انسان خدا پرستی، تواضع، فیاضی اور انصاف پسندی کو اپنا شیوا بنا لے. ایسا کرنے والا ثابت کرتا ہے کہ میں اپنے ایمان میں سنجیدہ ہوں، اب میں نے رب کو اپنا رب مان لیا اور میں اب رب کی طرف اور آخرت کی طرف لگ گیا ہوں. اور جو ایسا نہیں کرتا وہ کافر ہے، وہ ثابت کرتا ہے کہ وہ ایمان میں سنجیدہ نہیں ہے. ہو سکتا ہے ایمان کا اقرار کرنے کے بعد عملاً وہ اسی دنیا میں جی رہا ہو جہاں دوسرے لوگ جیتے ہیں، لیکن آخرت میں اللہ تعالیٰ پاک اور ناپاک، طیب اور خبیث روحوں کو بانٹ دے گا، چھانٹ دے گا. اس وقت جو چھانٹ ہوگی نا، وہ حقیقت کے اعتبار سے ہوگی، نہ کہ محض ظاہری نمائشی نیکیوں کے اعتبار سے. بڑا ہی ڈرنے کی ضرورت ہے. ہم دنیا میں اپنے مقام کو دیکھ کے آخرت کا مقام اسیس کر لیتے ہیں، نہیں، اللہ چنے گا. ما کان اللہ لیذر المؤمنین علی ما انتم علیہ، یہ ما انتم علیہ کو ہائی لائٹ کیجیے. یہ ہے آپ کی اور میری موجودہ حالت. اللہ تعالیٰ کہتے ہیں جس حالت پہ تم ہو میں اس پہ تمہیں چھوڑوں گا نہیں، کہ بس تم اسی پہ اور میں مان جاؤں کہ تم مسلمان ہو، ایمان والے ہو، بلکہ حتی یمیز الخبیث من الطیب. میں آپ کو ایک مثال دیتی ہوں اس چیز کے لیے، شاید بات واضح ہو. ایک استاد ہے اور کلاس میں طالب علم ہے، روز کا سبق روکز ہوتا ہے، لوگ یاد بھی کرتے ہیں اور سناتے بھی ہیں. سال گزر جاتا ہے، استاد کیا کہتا ہے کہ چونکہ سارا سال تم آتے رہے جاتے رہے، میرا خیال ہے تم سب ٹھیک ہو، چلو میں تمہیں اگلی کلاس میں ڈال دوں. وہ کیا کہتا ہے؟ یہی بات نہیں ہے کہ استاد نہیں چھوڑتا طالب علموں کو مان تو ملئی جس پہ وہ ہوتے ہیں، بلکہ یمیز الخبیث من الطیب، ٹیسٹ لیتا ہے، امتحان لیتا ہے. چلو آتا ہے تو پھر غم کیوں کرتے ہو؟ امتحان کا فکر کس کو ہوتا ہے جس نے پورا سال نہیں پڑھا ہوتا؟ غم لگ جاتا ہے امتحان کا سنتے ہی، چیخیں نکل جاتی ہیں، روح پرواز ہونے والی ہوتی ہے، کیونکہ پڑھا جو نہیں وقت پہ. لیکن جس نے پڑھا، جس نے کوشش کی، وہ تو دل سے چاہ رہا ہوتا ہے جلدی امتحان ہو اور میں کامیاب ہوں اور شاید میں ہی فرسٹ آ جاؤں. وہ روتے ہوئے امتحان کی بات کرتا ہے، یہ ہنستے ہوئے کر رہا ہے. یہی فرق ہے خبیث اور طیب کا. وہ لوگ جنہوں نے زندگی بھر محنتیں کی، اللہ کی بات کو اپنی بات سمجھا، جن کی نگاہیں اس دنیا سے اٹھ کے آخرت پہ لگی رہیں، وہ تو خوشی خوشی مان جائیں گے کہ جلدی سے وقت آئے اور چلیں. اسی لیے تو موت کے وقت مومن کی روح خوشی سے جسم چھوڑ دیتی ہے اور کافر کی روح، فاجر کی روح جسم میں چھپتی ہے کہ مجھے نہ نکالو. کیوں؟ اس کو پتا ہے کہ میرے ساتھ کیا ہوگا. روایتوں میں آتا ہے کہ جب روح نکلتی ہے جسم سے تو وہ جسم کو مخاطب کرتی ہے، بلکہ اس کو فرشتے مخاطب کرتے ہیں، اے روح نکل، طیب روح نکل، کنت فی جسد طیب، تو پاکیزہ جسم میں تھی، چل اپنے رب کی طرف، تیرا رب تجھ سے راضی ہے. اور فاجر کی روح کو بھی پکارا جاتا ہے، کنت فی جسد خبیث، تو ناپاک روح جسم میں تھی، تو ناپاک جسم میں تھی، چل تیرا رب تجھ پہ ناراض ہے. ये दुनिया फैसलों की जगह नहीं है, इम्तिहान की जगह है। इस इम्तिहान से निकलना है कामयाबी के साथ तो उसके दो ही रास्ते हैं, फामिनू बिल्लाही व रसूलिही। पहली बात, अल्लाह और उसके रसूल पे ईमान ले आओ, और दूसरी बात, वतत्तकू, तकवा इख्तियार कर लो। जैसी जिंदगी अल्लाह चाहता है वैसी बना लो। क्या मिलेगा? फलकु मजरुन अजीम, अजर अजीम मिलेगा। आज दुनिया में जब हम देखते हैं ना कि लोग मिले जुले हैं, कुछ इम्तिहान नहीं या मोमिनों को इनाम नहीं मिलता तो परेशान हो जाते हैं। देखो ये तो इतने नेक हैं, इनके ऊपर अब इनकी मुश्किलात क्यों नहीं खत्म हो रही? और फुला देखो कितना बुरा है, फिर भी अल्लाह ने इनको ढील दी हुई है। वजह क्या है? तो वजह इसकी पहली तो ये है कि दुनिया में बुरे लोगों को जो ढील दी गई है ना, इसलिए दी गई है कि अपने अंदर की बुराई को पूरी तरह जाहिर कर दें, सारी हुज्जतें तमाम कर लें, जो बुरा कर सकते हैं कर लें, वो कितनी ही कोशिश कर लें, लेकिन हक वालों को मغلوب नहीं करेंगे। हाँ, वो अपनी आज़ादी को सिर्फ अपने खिलाफ इस्तेमाल कर सकते हैं, ना कि दूसरों के खिलाफ, और वो कर रहे हैं। कुरान पाक में आता है, कुल्लु नफ्सिम बीमा कसबत रहीना, हर बंदा अपने अमलों के बस गिरवी है, रहन रखा हुआ है, प्लेज में रखा हुआ है। हम अच्छे काम करेंगे तो अपने जिस्म को जहन्नुम से आज़ाद करवाते रहेंगे, हम बुरे काम करेंगे तो जहन्नुम के काबिल जिस्म को करते रहेंगे। अल्लाह ताला ने हम सबको आजमाया हुआ है, लेकिन दुनिया में खैर मिलती है, फ़ायदा मिलता है, तो इंसान गलत फहमी का शिकार हो जाता है। सूरत मोमिनून की आयत 55 और 56 में भी यही आता है, अयहसबून अन्नमा नुमिद्दुहुम बिही मिन मालिम व बनीन। क्या वो ये गुमान करते हैं कि हम इनके माल और औलाद में इजाफा करते हैं? नहीं, नुसारिउ लहुम फिल खैराति बल्ला यशउरून। ये हम इनके लिए भलाइयों में जल्दी कर रहे हैं बल्कि वो समझते ही नहीं, इनको पता ही नहीं है कि हमारे साथ हो क्या रहा है। अल्लाह ताला ने इनको आजमाना है, और ये जो बात है कि अल्लाह अपने गैब से किसी को मुत्तले नहीं करता, तो सूरत जिन की आयत नंबर 26 और 27 में आता है, आलिमुल गैबी फला युदखिरु अला गैबिही अहदा इल्ला मन इर्तदा मिर रसूल। आलिमुल गैब तो अल्लाह ताला है, वो अपने गैब से पसंदीदा लोगों को ही खबरदार करता है, और वो अल्लाह के रसूल होते हैं। तो लिहाजा हर एक अपना मुकाम पहचान ले, हम किधर जा रहे हैं, छुप नहीं सकते। मुझे तो इन आयतों को पढ़ के ऐसे लग रहा है कि मैं किसी को धोखा दे ही नहीं सकती, और मुझे ऐसे भी लग रहा है कि अल्लाह ताला जंग के आफ्टर इफेक्ट्स को ख़त्म कर रहे हैं, दिल सोजियाँ कर रहे हैं। गम क्यों खाते हो? चोट पड़ गई, जख्म लग गए तो क्या हुआ? आ जाओ, वापस आ जाओ, मैं तो तुम्हें साफ कर रहा था। कभी बच्चे को साफ करते करते ज़रा सख्त हाथ लग जाए तो फिर माँ सीने से लगा लेती है, अच्छा, चलो मेरा बच्चा, बस मैं तरह चाह रही थी तुम साफ हो जाओ। अल्लाह भी मुश्किलों में डाल के आजमाता है, अपने आप को बचा लो इन चीज़ों से, इन मुश्किलों से, क्योंकि अल्लाह ताला तुम्हें साफ सुथरा देखना चाहता है। अब देखिए कि ईमान और तकवा का कितना जिक्र आता है ना कुरान पाक में, कोई और भी वजह बताई जा रही है इधर कि अगर तुम बचना चाहते हो तो ये कर लो? नहीं, आमनू, ईमान ले आओ, और तत्तको, ईमान और तकवा, बचते बचाते जिंदगी गुजारो। सब कुछ नहीं मिलेगा, मान जाओ, खामखा अपने दिल को बुरा ना करो, ये नहीं मिला वो नहीं मिला, कैसे मिलेगा? मिल जाएगा, अभी तो तुमने एक रुख देखा तस्वीर का, अभी दूसरा रुख तो सामने आया ही नहीं। अब एक और रुकावट जो बंदे और रब के रास्ते में खायल है या ईमान की तरफ बढ़ते हुए कदमों को रोक लेती है, और वो क्या है? माल की मोहब्बत। तो रुकू के आखिर में अल्लाह ताला अब उस मोहब्बत को भी दिल से निकालते हैं। पहली आयत और आखिरी आयत का रब जरूर जोड़िएगा। अल्लाह की दावत पे लब्बई कहने वाले, अपने ईमान को बढ़ाने वाले, और दूसरी तरफ उन्हीं जियालों के रास्ते में रुकावटें डालने वाले, है ना? दो मुख्तलिफ किरदार, और आपको हर दौर में ये दो किरदार दिखेंगे। एक रातों को छुप के गरीबों को देता है और दूसरा रातों को छुप के चोरियां करता है। फर्क है ना? तो अल्लाह ताला कहते हैं, वला यहसबन अल्लसीन यबखलून बिमा आताहुम अल्लाहु मिन फदलिही हुवा खैरल लहुम, और न गुमान करें वो लोग जो बुखल करते हैं उस चीज के बारे में जो अल्लाह ने उनको अपने फजल से दी है कि ये इनके हक में अच्छी है, बल्कि ये इनके हक में बहुत बुरा है। बल हुवा शर्रुल लहुम, कैसे बुरा है? सयुतवकून मा बखिलू बिही यौम अल्कियामा, क्यामत के दिन इनको इसका तौक पहनाया जाएगा, ये माल इनके गले का तौक बन जाएगा। दुनिया में भी तौक ही है ये असल में। माल की मोहब्बत तो इतना गहरा तौक है कि गला ही घुट जाता है, सांस ही नहीं आती माल के चाहने वाले को। और इस माल को लेके और जमा करके करोगे क्या? तुम्हारे पास तो रहना फिर भी नहीं, इसलिए कि वलिल्लाहि मीरासुस समावाति वल अर्द, और अल्लाह ही के लिए है आसमानो जमीन की मीरास, जो बचेगा वो अल्लाह का है। वल्लाहु बिमा तामलून खबीर, और जो तुम करते हो अल्लाह ताला उससे बाखबर है, अल्लाह को पता है तुम कहाँ हो। ताकीद की यहाँ अल्लाह ताला ने, ना गुमान करें, बिल्कुल ना समझें। ये जो आखिर में नून लगी हुई है ना यक्सिबा के बाद, ये ताकीद की है। मत बुखल करो। बुखल क्या होता है? उस चीज को रोक लेना जिसका अदा करना लाजिम हो, मसलन ज़कात, घर वालों के खर्च पे न लगाना। अल्लाह ताला कह रहे हैं, तुम अपने नाम के लिए जितना मर्जी खर्च कर लो, लेकिन जब तक वो न दोगे जिसका अदा करना वाजिब है, तो बखील कहलाओगे। जो बुखल करोगे उस माल का होगा क्या? सयुतवकून मा बखिलो, तोए वौकाफ, तौक पहनाया जाएगा जो तुमने बुखल किया, यानी इसी रोके हुए माल का तौक बनाकर पहनाया जाएगा। जरा तसव्वुर में तो करें, नोटों की गड्डियों का हार हो और इतना बड़ा, इतना गहरा, इतना वजनी के कंधे झुकते जा रहे हैं। जिंदगी में तो उस माल की वजह से गर्दन अकड़ी थी, आज उस माल की वजह से कमर टूटेगी, झुकोगे। इसको अल्लाह ताला तोड़ेगा क्यामत के दिन। सही बुखारी की एक रिवायत में आता है, क्यामत के दिन माल एक जहरीले और खौफनाक सांप की शक्ल में तौक की तरह उसके गले में डाल दिया जाएगा। वो सांप इसकी बाछें पकड़ लेगा, यानी ये उसके जो जॉस होते हैं ना, ये पकड़ लेगा और कहेगा, मैं तेरा माल हूं, मैं तेरा खजाना हूं। कौन सा शख्स? जिसने अपने माल को अल्लाह के रास्ते में खर्च नहीं किया और खास तौर पे ज़कात नहीं दी। मन आता हुल्लाहु मालन, فلم يؤدي زكاته مسل له شجاعا أقرأ له زبيبتان يطوقه يوم القيامة. ایک ایسا سانپ آئے گا جس کی دو زبانیں ہوں گی اور وہ اس کے گلے کے اندر توک بن کے کہے گا میں ہوں تمہارا مال. ایک روایت میں آتا ہے انا کنزک, میں تمہارا خزانہ ہوں. اللہ تعالیٰ اس مال کو ان کے گلے میں لگا دے گا, کیونکہ جس چیز کی محبت ہوتی ہے دنیا میں اس کے گرد گھومتے تھے, اللہ تعالیٰ اس چیز کو قیامت کے دن ان کے گرد گھما دے گا کہ چلو اب اٹھاؤ اس بوجھ کو. اگر انسان دنیا میں اس حقیقت کو سمجھ جائے نا کہ یہ مال رب کا ہے, کیونکہ کہا نا وَلِلَّهِ مِيرَاسُ السَّمَاوَاتِ, اللہ کے لیے ہے میراث. تو میراث کس کو کہتے ہیں؟ جو چیز بعد میں چھوڑ دی جائے, جو وراثت میں ملے. اگر ہم غور کریں نا تو ہر مال مال وراثت ہے. کیسے؟ آپ کے پاس کہاں سے آتا ہے؟ اس وقت جو آپ کے پرس میں نوٹ ہیں آپ کے پاس کہاں سے آئے؟ دو رنگ میں اس کو دیکھ لیں, ایک تو یہ کہ آپ کو کسی دوسرے نے دیے نا, آپ نے کچھ بیچا تو آپ کو مل گئے, بینک سے لے لیے. جب سے ایک نوٹ بنا کتنے ہاتھوں سے ہو کے آپ کے پاس آیا؟ ہم میں سے تو کوئی اتنا بھی نہیں جانتا کہ جو نوٹ آج میرے ہاتھ میں سیم یہی نوٹ کتنی دفعہ پہلے آیا ہو. الٹ پھیر ہوتا رہتا ہے نا, کوئی نشانی لگا کے دیکھے ذرا کہ یہ نوٹ واپس کب آتا ہے میرے پاس. اسی طرح آپ دیکھیں دوسری صورت دیکھیں تو جو مال ہمیں ملا ہے ہمارے باپ دادا باپ سے ملا, باپ کو اس کے باپ سے ملا, کتنے ہاتھوں سے آتا ہے. وہ چھوڑ گئے تو ہم نے رہنا ہے. اللہ تعالیٰ کہتا ہے جب سارے چلے جائیں گے نا تو اس مال کا میں مالک ہوں گا. روایات میں آتا ہے کہ قیامت کے دن اللہ تعالیٰ ایک پکار لگائیں گے, جب سب ختم ہو جائیں گے لوگ نہیں رہیں گے تو ایک پکار لگے گی, این الملوک, کہاں ہے بادشاہ؟ کوئی ہے ہی نہیں جو پکارے. ایک پکار لگے گی, لمن الملک اليوم, آج کے دن بادشاہت کس کی ہے؟ کوئی بولے گا ہی نہیں. پھر اللہ تعالیٰ خود ہی کہیں گے للہ الواحد القہار, اکیلے اللہ جو قہار ہے اس کے لیے, اس لیے اللہ وارث ہے. جب سب چلے جائیں گے نا تو انسان کو ملے گا. بظاہر انسان ایک کال بول کے اپنے آپ کو مومن سمجھنے لگتا ہے, کہہ دیا لا الہ الا اللہ, لیکن اللہ کی نظر میں کوئی مومن کب بنتا ہے؟ جب وہ اپنی جان اور اپنے مال کو اللہ کی راہ میں دے دے. یاد رکھیے گا, جان اور مال کی قربانی کے بغیر کسی کا ایمان اللہ کے ہاں معتبر نہیں. عموماً انسان اپنا مال کیوں بچاتا ہے؟ سوچے ذرا, مستقبل محفوظ ہو جائے, دنیا بھی مستقبل کا تحفظ ہو جائے, پھر محبت بھی ہوتی ہے فطری طور پہ, بچوں کو دینا چاہتا ہے, بخل ہے دل میں. اب مثال ہے کہ مستقبل محفوظ کرتے ہیں تو کیا انسان کا مستقبل یہ دنیا کا مستقبل ہے؟ حقیقی مستقبل تو وہ ہے جو آخرت میں سامنے آئے گا. دنیا میں مال چھوڑ جائیں گے تو وبال بنے گا, زینت اور فخر کا ذریعہ, حساب کا ذریعہ, اور اگر آخرت میں بھیج دیا تو یہی فائدے کی چیز ہے. لیکن جو لوگ قربانی والے دین کو نہیں اپناتے وہ اپنے آپ کو ثابت کرتے ہیں کہ نہیں ہم ٹھیک ہیں, وہ کچھ باتیں کرتے ہیں جو اگلے رکوع میں ہم پڑھیں گے انشاءاللہ تعالی. تو خلاصہ کیا ہے پوری بات کا؟ کہ جو اللہ نے دیا ہے وہ اللہ کو لوٹا دو. بات شہادت سے شروع ہوئی تھی, اگر آپ نے غور کیا ہو اگلے رکوع میں شہدہ کا مقام تھا، انہوں نے جان دے دی رب کے راستے میں، اور یہاں آخر میں مال دینے کی بات ہو رہی ہے۔ نہ جان تمہاری ہے نہ مال تمہارا ہے، تم تو خود بھی اپنے نہیں، کیوں نہیں دیتے رب کو؟ ایک دفعہ دے کے تو دیکھو کتنی قدردانیاں کرے گا۔ کبھی کبھی ہم ڈرتے ہیں نا کسی کو اپنی چیز دینے سے، لیکن بعد میں پتہ چلتا ہے کسی کو دیا تو اس نے تو آپ سے بھی زیادہ اچھی کیئر کی اس کی۔ شادی سے لڑکیاں گھبراتی ہیں، ذمہ داریاں ہوں گی، کیسے اپنی مرضی کسی کو دے دیں؟ بعد میں محبت ملتی ہے تو کہتی ہیں واہ یہ تو بڑی اچھی چیز تھی، ہم تو ایسے ہی ڈرتے تھے۔ اب دنیا میں کسی کو اپنی بیٹی دیں اور کہیں کہ اس کو اچھی طرح رکھنا، اس کی کیئر کرنا، تو کیا اللہ کو کچھ دیتے ہوئے ڈرنا چاہیے؟ کیا اللہ تعالیٰ نہیں دے گا خیر؟ ہم گھبراتے ہیں، ہم بھاگتے ہیں نا، جب ہم اللہ کے کو دینے سے ڈرتے ہیں تو اللہ تعالیٰ بھگواتا ہے۔ بہت تھوڑے لوگ ایک بات جانتے ہیں، پتہ چل جائے نا۔ دیکھیں معلوم ہونے اور پتہ چلنے میں پھر فرق ہے، ہو سکتا ہے میں جو بات کہنے والی ہوں وہ آپ کو پہلے سے معلوم ہو، لیکن اب جان جائیں، خبر کی حد تک نہیں ایمان کی حد تک۔ اور وہ بات کیا ہے؟ نوٹ کرنے کے قابل بات ہے کہ جب تک ہم اللہ کے راستے میں کچھ دینے سے بھاگتے ہیں، وہ جان بھی ہے، وہ مال بھی ہے، وہ اولاد بھی ہے، وہ خواہشات بھی ہیں، وہ تمنائیں بھی ہیں، وہ سٹیٹس بھی ہے دنیا کا، جب تک ہم بھاگتے ہیں نا اللہ سے، اللہ بھگواتا ہے۔ دو دیتے ہو کہ نہیں؟ دیتے ہو کہ نہیں؟ لیکن جو ہی ہم سرنڈر کر دیتے ہیں نا، ہینڈز اپ، یہ اللہ پکڑ، یہ تھا مال یہ پکڑ، یہ ہے علم یہ تیرے راستے میں، یہ میرا گھر یہ تیرے راستے میں، یہ میری اولاد تیرے راستے میں، آپ دینے کے لیے تیار ہوتے ہیں، فوراً اللہ بچانے کے لیے آتا ہے۔ آپ بیٹا کاٹنے پہ تیار ہیں، اللہ بیٹے کو بچانے کے لیے تیار۔ ابراہیم علیہ السلام نے بیٹے کی گردن پہ چھری رکھی تو اس کی جگہ دمبا آ گیا۔ اگر وہ بھاگ رہے ہوتے نا، نہیں اللہ نہیں اللہ، یہ نہیں ہو سکتا، میرا بیٹا بڑھاپے کی اولاد، بڑا پیارا، بڑی تمناؤں سے لیا ہوا، بڑی دعاؤں سے لیا ہوا، تو ہو سکتا ہے کہ اس بیٹے کو کسی اور راستے میں موت آ جاتی اور بے چینی تو رہتی۔ تو جب ہم بھاگتے ہیں تو اللہ بھگواتا ہے۔ آپ سرنڈر کرتے ہیں، کھڑے ہو جاتے ہیں نا کہ اللہ کے سامنے، ہاتھ نیچے گرا کے، نگاہیں جھکا کے، چہرے پہ ندامت، آنکھوں میں آنسو، اے اللہ میں آ گئی تیری طرف، تیرے سے دور تھی، بھاگی بھی تھی، اب تیرے پاس آ گئی ہوں۔ یقین کریں کہ وہ آپ کے آنسوں کی بھی قدر کرے گا، وہ آپ کا نام بار بار لے گا، جیسے اللہ نے ان کا لیا، الذین استجابوا للہ والرسول، انہوں نے ایک دفعہ کہا یا لبیک، ہم حاضر ہیں، اللہ تعالیٰ بار بار ان کا ذکر کرواتا ہے۔ تو اپنے دل کو مال کی محبت سے نکالنا ہے۔ یہاں یہ بھی کہوں گی کہ بخل صرف مال کا نہیں ہوتا، علم کا بھی ہوتا ہے، ہر بھلائی کا ہوتا ہے۔ ہم شیئر ہی نہیں کرتے کہ دوسرے کہیں اس چیز سے آگاہ نہ ہو جائیں۔ سورہ مومنون میں بھی آتا ہے، اِنَّا نَحْنُ نَرِثُ الْأَرْضَ، ہم ہیں زمین کے مالک، ہم وارث بنیں گے، اور اگر دنیا میں زکوٰۃ نہ دی تو بڑی سخت سزائیں ہیں۔ اقبال کیلانی کی کتابوں کا جو سیٹ ہے آپ کے پاس، اگر آپ اس میں سے باب کھول کے پڑھیں کہ زکوٰۃ کی اہمیت، تو آپ کو بہت ساری روایات ملیں گی، آپ ضرور ان پہ غور کیجئے گا کہ جو مال زکوٰۃ جس پہ نہ دی جائے، کل قیامت کے دن وہ انسان کے لیے کتنا ہی زیادہ آزمائش کا سبب بن جاتا ہے اس سے۔ بس جی چلیے تلاوت ایک دفعہ سنیں گے ان آیتوں کی۔ اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولا يحزنك الذين يسارعون في الكفر إنهم لن يضروا الله شيئا يريد الله ألا يجعل لهم حظا في الآخرة ولهم عذاب عظيم إن الذين اشتروا الكفر بالإيمان لن يضروا الله شيئا ولهم عذاب أليم ولا يحسبن الذين كفروا أنما نملي لهم خير لأنفسهم إنما نملي لهم ليزدادوا إثما ولهم عذاب مهين ما كان الله ليذر المؤمنين على ما أنتم عليه حتى يميز الخبيث من الطيب وما كان الله ليطلعكم على الغيب ولكن الله يجتبي من رسله من يشاء فآمنوا بالله ورسله وإن تؤمنوا وتتقوا فلكم أجر عظيم ولا يحسبن الذين يبخلون بما آتاهم الله من فضله هو خيرا لهم بل هو شر لهم سيطوقون ما بخلوا به يوم القيامة ولله ميراث السماوات والأرض والله بما تعملون خبير.